यसको जुन सक्दिन खसाउन पर दिन परेली रसाउना धमाकामा गर्छन् अरू लाख बत्ती जलाई तेत्तिस कोटी देउता बुझ्न चारधाम जानु पर्दैन तिमलाई खुसी दिन सके पुण्य मिल्छ मलाई सक्दिन खसाउन पर दिन परेली रसाउना धर्म कर्म गर्छन् अरू लाख बत्ती जलाई तेत्तिस कोटी देउता बुझ्न चारधाम जानु पर्दैन तिमलाई खुसी दिन सके पुण्य मिल्छ मलाई तेत्तिस कोटी देउता बुझ्न चारधाम जानु पर्दैन तिमलाई खुसी दिन सके पुण्य मिल्छ मलाई खुसी हुन्छु तिम्रो ओट मुस्काए धर्म कर्म गर्छन् अरू लाख बत्ती जलाई तेत्तिस कोटी देउता बुझ्न चारधाम जानु पर्दैन तिमलाई खुसी दिन सके पुण्य मिल्छ मलाई तिमीलाई चोट लाए खुसी हुन्छु तिम्रो ओट मुस्काए कर्म गर्छन् अरू लाख बत्ती जलाई तेत्तिस कोटी देउता बुझ्न चारधाम जानु पर्दैन तिमलाई खुसी दिन सके पुण्य मिल्छ मलाई तेत्तिस कोटी देउता बुझ्न चारधाम जानु पर्दैन तिमलाई खुसी दिन सके पुण्य मिल्छ मलाई मैले बुझ्ने देउता नि तिमी हो धर्म कर्म गर्छन् अरू लाख बत्ती जलाई तेत्तिस कोटी देउता बुझ्न चारधाम जानु पर्दैन तिमलाई खुसी दिन सके पुण्य मिल्छ मलाई सबै थोक दिनी हौ मैले बुझ्ने सारा पीरा फैलिना तिमलाई रुवाई म सम सक्दिना धर्म कर्म गर्छन् रुखा बत्ती जलाई तेत्तिस कोटि देउता पुज्न चारधाम जानु पर्दैन तिमलाई खुसी दिन सके पुण्य मिल्छ मलाई पीरा फैलिना तिमलाई रुवाई म सम सक्दिन धर्म कर्म गर्छन् रुख बत्ती जलाई तेत्तिस कोटि देउता पुज्न चारधाम जानु पर्दैन तिमलाई खुसी दिन सके पुण्य मिल्छ मलाई तेत्तिस कोटि देउता पुज्न चारधाम जानु पर्दैन तिमलाई खुसी दिन सके पुण्य मिल्छ मलाई जिन्दगी भर देख्न पाउँ हाँसेको धर्म कर्म गर्छन् रुख बत्ती जलाई तेत्तिस कोटि देउता पुज्न चारधाम जानु पर्दैन तिमलाई खुसी दिन सके पुण्य मिल्छ मलाई सम्बन्ध गाँसेको जिन्दगी भर देख्न पाउँ हाँसेको धर्म कर्म गर्छन् रुख बत्ती जलाई तेत्तिस कोटि देउता पुज्न चारधाम जानु पर्दैन तिमलाई खुसी दिन सके पुण्य मिल्छ मलाई तेत्तिस कोटि देउता पुज्न चारधाम जानु पर्दैन तिमलाई खुसी दिन सके पुण्य मिल्छ मलाई जानु पर्दैन तिम्रै खुसी।